खुसी मनाउना बादल लायो न हेर भनेर तिम्रै नाम पुकारे देख्छु भनी आँखा उगारे सुनो दायो तिमी भनेर हेर्दै थिए मन खुसी मन खुसी बनाउँमा बादल लायो नहेर भनेर खुसी बनाउना बादल लायो नहेर भनेर हराउँदै गएमा फुल बिनाको बगैँचा भएमा सुनो दायो तिमी भनेर हेर्दै थिए मन खुसी बनाउना लायो नहेर भनेर हेर्दै थिए मन खुसी बनाउना बादल लायो नहेर भनेर मनमा पनि तिम्रै रूप देखिन्छ हेर्न खोज्छु बादलले छेकिन्छ सुनो दायो तिमी भनेर हेर्दै थिए मन खुसी बनाउन बादल लायो नहेर भनेर तिम्रै रूप देखिन्छ हेर्न खोज्छु बादलले छेकिन्छ सुनो दायो तिमी भनेर हेर्दै थिए मन खुसी बनाउन बादल लायो नहेर भनेर हेर्दै थिए मन खुसी बनाउन बादल लायो नहेर भनेर खुसी बनाउन बादल लायो नहेर भनेर आँसुको भलामा सानो तिमीलाई सम्झिँदा पलपलमा सुनो दायो तिमी भनेर हेर्दै थिए मन खुसी बनाउन बादल लायो नहेर भनेर हेर्दै थिए मन खुसी